मेरो मन आज लैजा मेरो मन यो भीड़ भन्दा धेरै पर फर्किन चाहन्छु आफ्नै घर लैजा रे नमस्ते साथी साथीसँग मनका कुराको 514 भागमा आज फेरि हामी आइपुगिसकेका छौँ है तपाईँलाई भित्री हृदयदेखि स्वागत गर्न रमाइलो गर्न म कला र मेरो साथमा छ यो आज गायक भएको आयुष अनि खोइ साथी कसै कसैलाई के भएको हो कुनी यहाँ स्टुडियोमा आएर रोमान्टिक रोमान्टिक भइरहेका छन् क्या आज त कला अलिकति सङ्गीतको ज्ञान छैन भने तिमीलाई कमसे कम मेरो गलाको प्रशंसा नगरे पनि कलाको त प्रशंसा गर्नुपर्छ नि होइन र साथी गलाको प्रशंसा नगरे नि भने त बुझियो तर यो कलाको प्रशंसा गर भने त के हो नि आयुष यहाँ आसपास त म खोइ म बाहेक अरू कुनै कला त देख्दिन ल ल ल मैले गाएको गीतमा कुनै कला देख्दिनँ भने पनि मेरो कन्फिडेन्स यानि कि आत्मविश्वास मेरो हिम्मतको त प्रशंसा गर्न सक्छु नि ल लैजा रे ओ बेसुर प्रसाद ओहो के हिम्मतको कुरा गरेको भन्या फेरि यो साङ्गीतिक भूत चाहिँ कहाँबाट चढ्यो तिमीलाई आज तिमी यस्तो गीत गाउने मान्छे त होइन अब हेर कला जब कोही इन्सपायरिङ मान्छेसँग कुराकानी हुन्छ नि र त्यो मान्छेबाट के सिक्ने मौका पाइन्छ तब यो मन पनि गार्डन गार्डन भएर गीत गाउन थाल्छ क्या त्यसैले भन्छन् नि खुसी मान्छेको लागि संसार नै सङ्गीत हो भनेर त्यसैले एकजना यस्तै मान्छेसँग प्रत्यक्ष कुराकानी गरेर आएपछि आज मेरो दिन पनि क्या ब्राइट ब्राइट भएको छ क्या ओहो ओहो आयुष के हो हिरो लभ सबको कुरा हो कि क्या हो हे भगवान् कहाँ लभ सबको कुरा हुनु कला मैले त सृष्टि केसीको पो कुरा गरेको त उहाँ हेर न भर्खरको हुनुभयो पनि उहाँको कुरा सुनेर एकदमै प्रेरणा मिल्छ क्या फेरि उहाँ दृष्टिबिन हुनुहुन्छ तर पनि पढाइ र जीवनमा धेरै सफलता पनि हात पार्नु भएको छ क्या म त उहाँको कुरा सुनेर क्या फिदा भएँ है बरु साथी तपाईँ पनि उहाँको सक्सेस स्टोरी सुन्ने होइन त हाम्रो नियम स्तम्भ हे युवा जे युवामा लौ लौ आयुष सुनाऊ न त सुनाऊ सृष्टिको सफलताको कथा हे युवा जय युवा युवासँग युवाका कुरा सफलताका कुरा परिवर्तनका कुरा हे युवा जय युवा नमस्कार म सृष्टि केसी म एक दृष्टिबिन हुँ मेरो यो दृष्टिबिनको स्थिति कसरी आयो भन्दाखेरि मलाई सानैबाट एलर्जी थियो आँखामा हस्पिटलबाट नै मलाई एउटा यसो गलत औषधिको प्रिस्क्राइब भयो स्टेराइड सम्बन्धी त्यस्तै मेरो जलबिन्दु भयो र बिस्तारै मैले आफ्नो भिजन गुमाएँ क्लास 10 एसएलसी दिइसकेपछि मैले कम्प्लिट रूपमा देख्न छोडेको हुँ भिजन जाँदैछ भन्ने कुरा जब मैले थाहा पाएँ तब मलाई भित्रबाट केही नराम्रो त लागिरहेको थियो लास्ट अपरेसन पनि जब फेल खाएर अब मलाई थाहा भयो मेरो बिस्तारै भिजन जान्छ मेरो मन एकदम भारी भएको थियो तर त्यतिखेर मैले आफूलाई सम्हालेँ दृष्टि गुम्दैछ भन्ने कुरा थाहा पाएपछि अब मेरो दृष्टि गुम्ने भयो होला मेरो जीवनदेखि बर्बाद हो अब के गर्ने होला भनेर सोच्ने भन्दा पनि अब अल्टरनेट के हुनसक्छ दृष्टि त गुम्ने भइसक्यो अब मैले त्यतिखेरै खोजिहालेँ अनि जब मेरो दृष्टि पूर्ण रूपमा गुमिसकेको थियो तब मलाई यस स्थितिमा कसरी एडप्ट गर्नुपर्छ भन्ने कुरा मैले जानिसकेको थिएँ त्यो कलेजमा हाम्रो वार्षिक उत्सवको दिन थियो अतिरिक्त क्रियाकलापमा मैले आफ्नो नृत्य प्रदर्शन गरेँ त्यसले धेरैजना भावियोल हुनुभएछ मैले त्यो नृत्यमा प्रथम पुरस्कार पनि जितेँ त्यसपछि मलाई महसुस भयो कि मसँग क्षमता छ र यसै अनुसारको निखार मैले अब ल्याउँदै गर्नुपर्छ भन्ने किसिमको मैले देखेँ हाम्रो अल्टिमेट गोल भनेको पाउनको लागि शिक्षा एकदम अपरिहार्य छ हाममा भएको क्षमतालाई उठा ल्याउनको लागि पनि शिक्षा एकदम अपरिहार्य छ भनेर नै मैले कसरी शिक्षालाई अझ अघि बढ्दै लैजाने भन्ने कुरा सोच्दै गएँ पछि दृष्टिबिन भएको कारण ब्रेल आउँदैन थियो र त्यसको लागि मैले रेकर्ड गरेर पढ्न थालेँ साथीहरूलाई रेकर्ड गराउँ त्यो उनीहरूले पढिरहँदाखेरि छेउमा गएर सुन्थेँ त्यसपछि मैले आफैले कल्पेर एउटा काठको सामान बनाएँ जुन सादा कपीमाथि राखेर त्यसको डोप छाम्दै म लेख्न सक्थेँ कलेजमा त्यो देखाउँथेँ र अन्तत कलेज टप भएँ र अन्तत इन्टरमिडिएट लेभलमा नेपाल प्रथम हुन सफल पनि भएँ त्यही भएर अन्य साथीहरूलाई पनि भन्छु कि शिक्षा एकदम इम्पोर्टेन्ट छ आफ्नो लाइफमा भोलिको एउटा आफ्नो गोल आफ्नो करियर डेभलप गर्नको लागि कलेज टप गर्छु भनेर पढेको थिएँ त्यही पढाइले नेपाल टप पनि हुन पुगेँ विशेष त यो अपाङ्ग क्षेत्रको दुःख बुझेको छु यसको घाउ बुझेको छु त्यही भएर मलाई चाहिँ विशेष गरी यो अपाङ्ग क्षेत्रकै उच्चतम हकितको लागि अघि बढ्नु छ एक अनि अर्को म थोरै थोरै कलाकारिता क्षेत्रमा पनि लागिरहेको छु। त्यही भएर यसलाई पनि सँगसँगै अघि बढाउँदै लैजान्छु। अर्को, म जो शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ त्यो साथीलाई के भन्छु भने, एउटा कुरा हामी ख्याल राखौँ कि मानिसलाई सर्वश्रेष्ठ प्राणी किन भनिएको, उसको शारीरिक क्षमतालाई हेरेर होइन, बौद्धिक क्षमतालाई हेरेर भनिएको। शारीरिक रूपमा हामी अपाङ्ग त छौँ तर बौद्धिक रूपमा हामी पक्कै पनि असक्षम छैनौँ। त्यही भएर हामीले गर्न पर्ने कुरा अझै बाँकी नै छ। हामी पनि तिनै सर्वश्रेष्ठ प्राणीमा छौँ र याद गरौँ कि बौद्धिक वर्गले नै समाज हाँक्न सक्छ। हे युवा, जय युवा, युवासँग युवाका कुरा, सफलताका कुरा, परिवर्तनका कुरा। हे युवा, जय युवा। साँच्चै कला, सोचो त हामी सबैजनाले सृष्टि जस्तै आफूमा विश्वास गरेर, आफ्नो लागि सही कुरा के हो भनेर थाहा पाएर, आफ्नो लागि आफै बोल्न सिकेर, मेहनत र लगनशील भएर काम गरे त को चाहिँ सफल हुँदैन आफै भन त? अँ, त्यो त हो क्या आयुष, तर कहिले काहीँ के कुरा सही हो के कुरा गलत हो अनि त्यो कुरा जान्न कतिको महत्त्वपूर्ण छ र त्यो कुराले आफ्नो जीवनमा कस्तो खाले असर पार्छ होला त भनेर हामी कतिजनालाई त छुट्याउन पनि गाह्रो परिरहेको हुन्छ क्या। अब जस्तै हेर न, आजको कथाको उदयलाई पनि त त्यस्तै भइरहेको छ नि। को उदय? कस्तो अप्ठ्यारो, यो सेलरोटी पकाएपछि कुरा नगर न प्लिज क्या कला। मैले सेलरोटीको कुरा गरेको होइन के आयुष, बरु आजको कथा ध्यान दिएर सुनौ र कथा पछि एउटा महत्त्वपूर्ण कुराको बारेमा खुलेर कुरा गरौँ न। हुँदैन, ल ल बरु फ्रेन्ड्स, अब कथा बज्दैछ है, ल रेडी गेट सेट गो, कान ठाडो ठाडो पारेर सुनौ न हो। आउन हुँदै कति सताइरहेको मलाई, आउन आउन मलाई माया गर। होइन, तिमी को हो अनि मलाई यो कस्तो ठाउँमा लिएर आएको? मलाई चिनेनौ? म तिम्रो इशा के त, स्कुलमा त मलाई खुब लुकी लुकी हेर्छौ त, यहाँमा आफै तिमीलाई माया गर भनेर आएको बेला चाहिँ मलाई सताउँछौ? तिमी साँच्चै तिमी मसँग पढ्ने इशा हो त? अनि के त हुँदै मलाई अँगालोमा बाँधेर माया गर न, आऊ न, मलाई कस्तो गाह्रो भइसक्यो तिमीबाट टाढो रहँदा, आऊ न मेरो राजा। माया गर्ने? मैले तिमीलाई माया गर्ने? माया गर्ने उदय, कति राम्रो थियो हिरोहरूको जस्तै, काला पनि कति नरम छोइरहँ जस्तो, अनि यो ओठ कति रसिलो टोकिहालु जस्तो। मलाई त कस्तो भइरहेछ, अलि अझै नजिक आऊ इसा, म पनि तिमीलाई धेरै माया गर्छु इसा। हो मेरो प्यारो उदय, यो सर्ट खोलिदिए ल, अनि गालामा पनि मही खाइदिए ल। कस्तो मजाको सपना देखेको, सपनामा जस्तै पिपनामा पनि इसासँग यसरी नै माया गर्न पाए त कस्तो मजा हुन्थ्यो होला। होइन, ओहो, यो कट्टो कस्तो भिजेको जस्तो भएको, अनि चिप्लो चिप्लो के निस्केको, नआएर आउनु पर्यो क्या? तर भर्खर त बिहानको 5 बजे छ, के गर्ने होला, हे कट्टो मात्र फेर्छु। होइन, मलाई ठ्याक्कै यस्तै खालको चिप्लो चिप्लो चिज त अस्ति एकचोटि पनि निस्केको थियो, तर केही होइन होला भनेर वास्ते गरिनँ। ओहो, तर आज पनि फेरि यस्तै भयो। होइन, कहीँ कतै मलाई कुनै किसिमको यौन रोग त लाग्यो होइन? हे होइन होइन, मलाई कसरी यौन रोग लाग्न सक्छ र, मैले त कसैसँग यौन सम्पर्क नै गरेको छैन, तर यो यौन रोग नभए फेरि के हो त? ओहो, कतै मलाई बोक्सी किस गर्नाले पछा त होइन? उफ, के गर्ने होला, के भएको होला मलाई, फेरि कसँग गएर यसको बारेमा सोध्ने होला, कसलाई भन्ने होला, तेरि कहाँ, हे भगवान्, मलाई के पनि नहोस् प्लिज, किन मलाई मात्र भयो होला। तेरिका अभिषेक, गणेश र सुमित त स्कुलकै गेटमा उभिरहेको रहेछन्, झन् एकैचोटि क्लासभित्र गएर बसिहाल्न पाए हुन्थ्यो भनेको, मेरो कुरा थाहा पायो भने फेरि के गर्ने होला, कति जिस्काउने होला, कतै यो च्यापच्याप लाग्ने चिज कतै लागेको त छैन, होइन छैन होला, सबै लुगाहरू राम्रो चेक गरेर लागेको त हो नि, बिस्तारै उनीहरू नदेख्ने गरी गेटबाट छिरिहाल्नु पर्यो जस्तो छ, हो त्यही गर्नु पऱ्यो। ओ ओ, उदयपुर कहाँ लुसुक्क भित्र छिर्न लाग्यो झन् यार यार तिमी कतिखेर आउँछौ भनेर कुरेर होइन यही स्कुलको गेटमा गणेश म सुनित ब्रो बसिरहेका छौँ होइन ब्रोहरू हो नि के भयो उदय सन्चो छैन क्या तँलाई त्यही त आँखा पनि रातो रातो छ अनुहार पनि मलिन छ के भयो तँलाई होइन त्यस्तो खासै केही पनि भएको छैन आँचो उदय ब्रो क्या ढाँटिदिएको क्या अब होइन तिमी कस्तो छ भनेर हामीलाई थाहा छैन र भने हुन त क्या म यो स्कुलमा आएको अब तिन चार महिना मात्र त भयो नि होइन खासै धेरै पनि भएको छैन नि त्यही भएर अब मेरो अगाडि आफ्नो सिक्रेट कुरा भन्न ब्रोलाई मन लागेन होला नि त होइन इट्स ओके आई डोन्ट माइन्ड होइन ठिकै छ म गइदिन्छु नि त तर म चाहिँ तिमीलाई होइन ब्रो साह्रो बेस्ट फ्रेन्ड मान्छु क्या बुझ्यौ होइन होइन खासै त्यस्तो केही पनि भएको छैन क्या अवश्य म यस्तै त छु नि के फरक भएको छु र ए उता फर्की त के लागेको यो किन के खै के लागेको छ र केही होइन पात रहेछ ए होइन किन यसरी आँतिएको त त्यही त हो नि ब्रो त क्या आँतिएको क्या अँ बुझेँ बुझेँ पक्कै पनि उदय ब्रोलाई चाहिँ इसाले बाल दिन भनेर हामीलाई रिस पोखेको होला क्या हो त ब्रो होइन होइन त्यस्तो केही पनि भएको छैन अप्ठ्यारो नमान्न हेल्प गरिहाल्छु नि बरु भन के गर्नु पर्यो त्यही त इसालाई तेरो तर्फबाट गएर प्रपोज हान्यौ हे कस्तो किस गर्न सकेँ क्या तिमीहरूले के पनि होइन भनेपछि बुझ्नु पर्दैन कुरा कस्तो दिक्क बनायो होला गएँ म क्लासतिर होइन उदय ब्रोलाई के भएछ कहिले नरिसाउने जहिले नि पुरा हाँसिरहने जिस्किरहने मान्छे त्यही त यो अरू के होइन इसाले बाल दिनु हो नि अनि हामीलाई रिस पोखेको होला नि होइन होइन ब्रो यो उदय ब्रो इसाले गर्दा यसरी झर्किने खालको त मलाई लागेन क्या पक्कै पनि यसमा केही न केही रहस्य चाहिँ छ क्या नत्र यस्तो मान्छे होइन नि यार यो तर हामीलाई उसले विश्वासै गर्दैन आफ्नो कुरा नै भन्दैन भने हामीलाई नि त्यसको के मतलब त्यही त जाउँ क्लासतिर है ल जाउँ तेरिका के भएको होला मलाई कस्तो रिसाएको होला म बिहान केटाहरू छैन हे तर नरिसाएर के गर्नु भने खालि के भनेर वाक्क बनाएपछि त जसलाई पनि छुट्छ नि तर मलाई चाहिँ के भएको होला कस्तो कसलाई भनौँ भन्नुभएको छ मलाई ए भगवान् फेरि यस्तै भइराख्यो भने त जे पनि हुनसक्छ नि मलाई न आजकल पढ्न मन लाग्छ न नै केही कुरा गर्न मन लाग्छ अब आमा बाबा साथीहरूसँग पनि बोल्नै मन लाग्दैन खालि मनमा सेक्सको कुराहरू मात्रै आइरहेको छ के गर्ने होला केटाहरूलाई भन्नु कि क्या हो हे फेरि कसरी भन्नु कि मेरो लिङ्गबाट चिप्लो चिप्लो चिज आउँछ भनेर होस् भन्दिनँ म त बरु केटाहरू के गर्दैछ नि त्यतै जानुपर्ला जस्तो छ ओए थाहा छ रिसबेलाई त स्वप्न दोष हुन्छ अरे नि त हो र तर यो स्वप्न दोष भनेको चाहिँ के हो नि स्वप्न दोष भनेको चाहिँ के हो भनेदेखि सुन्दित भयो थाहै नपाइकन चाहिँ राति लिङ्गबाट बिरिए झर्छ होइन हो त्यसलाई चाहिँ स्वप्न दोष भन्छ क्या अँ अँ तर मैले सुने अनुसार स्वप्न दोष हुनु चाहिँ राम्रो होइन रे ए त्यो कितकनेहरूले पछ्याउने कुरा अनि के त खालि केटी मान्छे मात्र देखिन्छ अनि बिरिए झरिहाल्छ अरे आँचु ब्रो के साह्रो गफ दिइरहेको होला क्या अब कहाँ अहिलेको जमानामा पनि भूत सुत अनि यो किच गर्नेहरूको कुरा गरिरहेको होला क्या यस्तो पनि हुन्छ त यार नै ल नहुने भइदिएको भयो किन केटी मान्छे मात्र देख्दा त्यस्तो हुन्छ त ल भन नि त ल अब त्यो त हेर ब्रो होइन केटी मान्छे नदेख्दा पनि हुन्छ नि क्या कुरा गरेर होला क्या गफ जोतिहाल्ने क्या केटाहरू फेरि हो क्या अभिषेक पढ्न मन लाग्दैन अरे खालि मनमा सेक्सको कुरा मात्र आइरहन्छ अरे त्यति मात्र हो र सुनित यस्तो भयो भने त दुब्लाउँदै गइन्छ अरे लिङ्ग पनि सानो हुन्छ अरे दिमाग बोधो हुँदै जान्छ अरे अनि वीर्य नाश भएर पछि गएर श्रीमतीलाई यौन सन्तुष्टि पनि दिन सकिँदैन अरे आँच ब्रो कहाँ त्यस्तो हुन्छ अरे यार सब बफ हो क्या कहीँ नभएर अब स्वप्न त सुहाएर पनि त्यस्तो हुन्छ त ब्रो हुन्छ के अभिषेक हुन्छ पत्या नै यार त्यही त त्यही भएर यो स्वप्न दोष मलाई कहिले नहोस् आँच ब्रोहरू कहाँबाट यस्तै फोकटा गफहरू सुनेर आएको हो तिमीले यी सब कुरा भन्ने मात्र हुन् क्या मलाई त स्वप्न दोष पो भएको रहेछ सुनित र गणेशले भनेको जस्तै भयो भने त के गर्ने होला ओए केडा हो त्यो उदय किन त्यहाँ उभिरहेको बोलाम बोलाम न त्यसलाई उदय ब्रो ए ब्रो उदय ब्रो यार कहाँ बसिरह यहाँ आऊ न यार सबजना हामीसँग होइन म क्लासतिर जाँदै थिएँ कि म गएँ ल म जान्छु उदय यो उदय ब्रोलाई के भएको ए खोइ बाल भएन जाउँ Thank you. अब त मेरो दिमाग पनि बोधो हुँदै जान्छ। अन्त पछि गएर मैले पनि श्रीमतीलाई यन सन्तुष्टि पनि दिन सक्दिनँ होला। मसँग त कसैले बिहे पनि गर्दैनन् होला। हे भगवान्, किन मलाई नै यस्तो हुनु परेको होला। मसँग यसको बारेमा गएर कुरा गर्ने सरसँग सोधौँ भने के भनेर सोध्ने होला। केटाहरूलाई भनौँ कसरी भनौँ। फेरि आज पनि यो स्वप्नदोष भयो भने के गर्ने होला। हो कि आज सुत्दै सुत्दिनँ, हो कि आज म सुत्दै सुत्दिनँ, अन्त स्वप्नदोष पनि त हुँदैन नि। हो आज त्यस्तै गर्नु पऱ्यो। तर निन्द्र लागेर कस्तो भइसक्यो, के गर्ने होला। छि भए पनि आज त सुत्दै सुत्दिनँ, सुत्दै सुत्दिनँ म त। अभिषेक, ओ उदय ब्रो, अन के छ यार तिम्रो हालखबर? आज त पुरा ठिक छ होला नि, होइन कि आज पनि पुरा टेन्सनमा हो? खोइ के ठिक छ भन्नु यार। बरु सुन न, तिमीसँग एउटा कुरा गर्नु थियो यार। भनौ नि त यार। ल तिम्रो कुरा सुन्नु पनि त मन लागिरहेको छ नि। ल भन न त भन। तर प्लिज कसम खाऊ है, कसैलाई भन्दिनँ भनेर। गणेश र सुनितलाई पनि नभन नि फेरि। भन्दिनँ हो, भन्दिनँ यार, प्रमिस भन्दिनँ क्या। हेर न अभिषेक, मलाई पक्कै पनि कुनै किसिमको रोग या भुतसुत लागेको जस्तो लागिरहेछ भने। होइन रोग भुतसुत होइन, के भन्न खोजेको मैले त केही बुझिनँ। हो कि, हेर न, मलाई त त्यो सुक्न जस्तो हुन्छ यार। यति जाडो कुरामा पनि टेन्सन लिएर बसिरहेको क्या ब्रो। अब सुक्न दोष भएर के भयो त? के भयो अरे? यहाँ आफूलाई रात परेको कस्तो टेन्सन भएर आउँछ, किन रात परेको होला भनेर तिमी चाहिँ के भएको भन्छौ यार? यसमा आतिनु पर्ने कुरा के छ भने ब्रो, स्वप्न दोष हुनु भनेको त सामान्य कुरा हो नि ब्रो। फेरि यो तिमीलाई यो भूत सुत र कुनै किसिमको रोग लागेको होइन क्या, बुझेनौ ब्रो? तिमीलाई भएको भए थाहा पाउँथ्यो नि कस्तो टेन्सन हुन्छ भनेर। कारणमा तिमीलाई यो कुरा भनेछु मैले त, मेरो कुरा बुझ्नु भए पो कसैले। किन र ब्रो, ब्रोको कुरा मैले बुझ्न सक्दिनँ भन्ठानेको हो क्या ब्रो? अह सक्दैनौ, किनकि तिमीलाई मलाई जस्तो समस्या परेकै छैन, अनि तिमी यसलाई सामान्य हो भनिरहेछौ कि। जो ब्रो, तिमीले आफूलाई के भन्ठानिरहेको छौ? तिमीलाई भइरहेको जस्तो कुरा तिमीलाई मात्रै हुन्छ भन्ठाने छौ हो तिमीले? यो स्वप्न जस्तो मलाई पनि हुन्छ नि, तर तिमी जस्तो आत्तिएर बस्ने चाहिँ गर्दिनँ क्या म ब्रो। तिमीलाई पनि हुन्छ अरे? हुन्छ नि यार, तर यो कुनै किसिमको रोग सोग होइन क्या ब्रो। यो त यार एउटा हाम्रो उमेरमा हाम्रो किशोरावस्थामा प्रवेश गर्दा सुरु हुने कुरा मात्र हो क्या, जसमा चाहिँ वीर्य स्खलन हुने गर्छ। यो जुन हामीलाई मात्रै होइन, यो हरेक एउटा मान्छेहरूलाई हुन्छ क्या यार। हो र भने यार, अनि के ब्रो यार, त्यसै आत्तिन्छ यार। होइन हेर अभिषेक, तिमीले मलाई फकाउनुको लागि झुटो बोलिरहेको त होइन नि। अब ब्रोलाई झुटो बोलेर मलाई के फाइदा छ र यार? साँच्चीकै भने क्या ब्रो, विश्वास गर न यार, स्वप्न दोष तिमीलाई मात्र होइन क्या, मलाई पनि हुन्छ क्या। तर यो किन भएको त यार, कस्तो चिप्लो चिप्लो आउँछ, मलाई त कस्तो घिन लाग्छ यार। अब हेर, जसरी एउटा पानीको गाग्री भरियो भने के हुन्छ भन त, पानी पोखिन्छ नि होइन? हो त्यस्तै हो क्या, शरीरमा भएको बिरेहरू भरिएर निष्कासन हुने एउटा ठाउँ हुन्छ नि, त्यो पाएन भने स्वप्न दोषको माध्यमबाट उनी निस्कने गर्छ क्या। कहिलेकाहीँ त होइन यौन सम्बन्धी कुराहरू चाहिँ धेरै सोच्यो भने पनि स्वप्न दोष हुन्छ होइन, अनि कहिलेकाहीँ चाहिँ अब जस्तो हुन्छ नि यौनजन्य कुराहरूको बारेमा सोच्दै नसोचे पनि होइन त्यस्तो स्वप्न दोष हुने गर्छ नि ब्रो। ए हो र? हो नि, अझ त्यो हाम्रो त्यो गणेश र सुनितले भनेको जस्तो त्यो जुन स्वप्न दोष हुँदाखेरि चाहिँ लिङ्ग चाहिँ सानो हुँदै जाने रे, दिमाग चाहिँ के अरे बोधो होइन, बोधो हुँदै जाने रे, बोल्न मन नलाग्ने रे, वीर्य नाश भएर चाहिँ नपुंसक हुने रे ब्रो। त्यस्तो पनि हुन्छ त ब्रो, विवाह पछिको यार जीवनमा यौन सन्तुष्टि दिन नसक्ने जस्ता कुराहरू सबै गलत हुन् क्या, बुझ्यौ ब्रो? बुझ्नु त बुझ्यो यार, तर तिमीले यति धेरै कुरा चाहिँ कहाँबाट थाहा पायो भन त? कहाँबाट हुनु नि ब्रो, तिमीलाई जस्तै मलाई पनि बवाल टेन्सन हुन्थ्यो नि स्वप्न दोष भएर, साह्रै सताउँथ्यो क्या मलाई। अनि मलाई चाहिँ होइन कसलाई सोध्ने होला, यसो दिमाग घुमाइरहे है, त्यस्तो लास्टमा चाहिँ होइन जोसुकै होस् आफ्नो ज्यानभन्दा त यार लास्ट ठुलो होइन नि, होइन त्यस्तो लाग्यो क्या। अनि मेरो बिग ब्रो छ क्या, अनि मेरो बिग ब्रोलाई सब कुरा भनी होइन, अन्त बिग ब्रो पनि खुसी भएर होइन यो स्वप्न दोषको बारेमा सब कुराहरू मलाई पुरा बेरी विस्तारमा भनिदियो नि ब्रो। ए हो र? अन्त नि अँ, अझ मेरो बिग ब्रोले भन्नुभएको छ नि स्वप्न दोष अलिक कम गर्नको लागि पनि एउटा टेक्निक रहेछ क्या। ए सेक्सको कुराहरू चाहिँ अलिक धेरै सोच्नु नहुने रहेछ क्या, अनि अब आफ्नो यो मन हुन्छ नि त्यसलाई चाहिँ नियन्त्रण गरेर अनि अन्त लगाएर सबर मनमा चाहिँ यस्तो कुराहरू आउन चाहिँ दिनु हुँदैन रहेछ क्या ब्रो। धेरै कुरा बुझ्यो नि। अनि अरू अनि त्यति गर्दा पनि भइहाल्यो भने नि टेन्सन नलिने क्या होइन, आफ्नो सरसफाइमा चाहिँ मजाले ध्यान दिने क्या, चट्ट लाएर होइन, अनि त्यति गरेपछि भइहाल्यो, बुझ्यौ ब्रो? ए बुझेँ नि यार, यो स्वप्नदोष भनेको चाहिँ किशोर अवस्थामा हुने सामान्य कुरा पो रहेछ त। तर तिमीले यस्तो कुरा दाइसँग कसरी गर्न सक्यो यार? परेपछि त गर्नै पऱ्यो नि ब्रो यार। त्यो चाहिँ हो है, आफूलाई कुनै किसिमको यौन सम्बन्धी समस्या परेको छ भने अलिक बुझेको मान्छेसँग खुलेर कुरा त गर्नै पऱ्यो नि है। म पनि कस्तो के झन् आफैलाई टेन्सन दिएर बसिरहेको थिएँ, तर थाहा छ अब त मलाई कुनै किसिमको समस्या पऱ्यो भने त्यो कुरा के हो भनेर मजाले खोजनीति गर्छु, अनि जाने बुझेको मान्छेसँग गएर सोध्छु, तर लजाएर चाहिँ भदिनँ। हो नि, किनकि होइन नभनेसम्म त आफैलाई त हो नि हानि गर्ने होइन ब्रो? त्यो छ हो यार। त्यसो भए ब्रो क्लासतिर जाने क्या होइन, दिउँसो नै फेरि सोध्नु दोष होला कि भनेर टेन्सन लिएर बस्ने कि। यो त अति भयो क्या, अहिलेको 21st सेन्चुरीमा पनि के भएको होला है मान्छेहरू सेक्ससँग गाँसिएको, या भनौँ न यौन विषयमा कुरा गर्न घरमा हेऱ्यो बुवा आमासँग लाज, स्कुलमा हेऱ्यो सर मिसहरूसँग लाज, फेरि आजको कथाको उदयलाई नै हेर न, आफ्नो बेस्ट फ्रेन्डसँग पनि स्वप्नदोषको बारेमा राम्ररी कुरा गर्न लाज मानेको, आ कस्तो है मान्छेहरू। त्यो त हो क्या आयुष, तर हेर न यो लाज भन्ने चिज त नि यस्तै हो के, जति लाज मानेर बस्यो त्यति नै आफूलाई अप्ठ्यारो मात्रै लाग्छ भने, त्यसैले यो विषयमा बिस्तारै बिस्तारै कुरा गर्दै गयो, अरूसँग यसो सोध्दै पुछ्दै गयो भने पनि त यस्तो लाज भन्ने कुरा हराउँदै जान्छ होला नि है। अँ त्यो त हो, तर पनि कला के यौन र यौनसँग जोडिएको कुरा इम्पोर्टेन्ट छैन र हाम्रो लागि, के यो साथीहरूको बिच खासखुस गर्ने त्यस्तो लाज मर्दो कुरा हो त? होइन नि, यो लाज मर्दो कुरा त हुँदै होइन क्या आयुष, तर धेरैजनाको बाध्यता पनि छ के, जस्तो कि तिमी हामीलाई पो जानकारी पाउन सजिलो भयो होला, तर अरू साथीहरूलाई जानकारी पाउन कति धेरै गाह्रो हुन्छ। अब आजको कथामा उदयलाई नै हेर न, स्वप्नदेश एउटा सामान्य प्राकृतिक कुरा भए पनि सही जानकारीको अभावले गर्दा उसलाई कति धेरै गाह्रो भयो, कति धेरै टेन्सन भयो, सोच त आफै। अँ त्यो पनि हो है। बरु साथी, तपाईँ अहिले पनि यो स्वप्नदोष भनेको के हो भनेर तिरिमिरी झ्याइ भनेर बस्दै हुनुहुन्छ भने नि, हामी तपाईँलाई राम्ररी यसबारे बुझाउँछौँ है। साथी, निदाइरहेको बेलामा यौन उत्तेजक सपना देख्नु र सोहीको कारणले नै वीर्य स्खलन हुनु वा योनी भिज्नुलाई हामी स्वप्नदोष भन्दछौँ, अनि फेरि स्वप्नदोष भयो या भएन भन्नेमा हिंताबोध गर्नुपर्ने कुनै पनि कारण छैन के साथी। त्यही त फेरि फ्रेन्ड्स, स्वप्नदोषले गर्दा लिङ्ग सानो हुने, दिमाग बोधो हुने, वीर्य नाश हुने भन्ने कुरा चाहिँ भ्रामक हुने, फेरि वीर्य बन्ने प्रक्रिया त निरन्तर चलिरहन्छ नि, जब फेरि बन्छ भने सकिने त कुरै भएन नि होइन र साथी। त्यही त, र साथी हामीले रिसर्च गर्दा के पनि पत्ता लगायौँ भने नि, हस्तमैथुन र यौन सम्पर्क जस्ता वीर्य निष्कासनका लागि वैकल्पिक बाटाहरू नभएमा स्वप्नदोष हुने गर्दो रहेछ, त्यसैले साथी वीर्य बाहिर निस्किनुलाई आधुनिक चिकित्सा पद्धतिले कुनै किसिमको रोग वा खराबी मान्दैन र कुनै उपचारको पनि जरुरत छैन भनेर भनेको छ के साथी। फेरि साथी, यो कुराहरू भनेको नराम्रो फोहोरी कुरा हो, यस बारेमा कुरा गर्नु हुँदैन, बच्चाहरूले नै सोध्यो भने पनि चुप्पो लागेर बस्ने, मुख बन्द गरेर बस्ने पनि धेरैजना देखिन्छ हेर्नुहोस्। तर हामी युथहरूले यो गर्नु भएन है साथी, हामीले त सकेसम्म जानकारी पाएर पाएको सही जानकारी अरूलाई पो भन्नुपर्छ नि होइन कला। त्यो त हो नि आयुष। फेरि साथी, किशोर अवस्थामा प्रवेश गर्दा नि यौन अङ्ग विकास हुँदै जाने कुराहरू थाहा नपाएर एकैचोटि यो मलाई के भयो होला भनेर पिर लिएर खान छोड्ने, पढाइमा मन जाँदैन भनेर कति समस्या परिरहेको चिठीहरू पनि हामीले पाइरहेका हुन्छौँ। त्यही त, त्यसैले साथी हावा कुरामा होइन कि सही कुरामा विश्वास गरौँ, र हुर्किँदै गर्दा हुने शारीरिक परिवर्तनको बारेमा आफूले पनि जानकारी लिन सिकौँ, र आफूले पाएको जानकारी अरूलाई पनि बाँड्ने गरौँ, र जानकारी लिँदा पनि सही जानकारी वा भनौ न विश्वासिलो स्रोतबाट प्राप्त जानकारी, जस्तो कि आफ्नो दाई दिदी सर मिस वा स्वास्थ्य चौकीका डाक्टरहरूबाट पनि जानकारीहरू लिन सकिन्छ नि साथी। बरुको होला यही विषयमा आजको भोइसेस अफ युथ VOY क्वेशन नै सोध्न हुन्न र भइहाल्छ नि। ल ल, आजको भोइसेस अफ युथ प्रश्न रहेको छ, पहिलो चोटि स्वप्नदोष हुँदा कस्तो महसुस गर्नु भएको थियो र स्वप्नदोष भनेको के हो जस्तो लागेको थियो। प्रश्न फेरि एकचोटि, पहिलो चोटि स्वप्नदोष हुँदा कस्तो महसुस गर्नु भएको थियो र स्वप्नदोष के हो जस्तो लागेको थियो। झट्ट मोबाइल निकाल्नुहोस्, मेसेज बक्समा जानुहोस्, VOY टाइप गरेर एक स्पेस दिएर आफ्नो विचार लेखी पठाउनुहोस् हाम्रो पैसा नलाग्ने टोल फ्री SMS नम्बर 4400044000 साथीले आफ्नो विचार त हामीलाई अवश्य पनि पठाउनु हुनेछ। बरु आयुष, साथीहरूले नि यो आयुष र कलाले अघिदेखि नै यौन र यौन सम्बन्धी खुलेर कुरा गरौँ भनेर त भने, तर कसरी सुरु गर्ने भनेर पो सोच्दै हुनुहुन्छ कि। आयुष, तिमीलाई चाहिँ के लाग्छ, कसरी यो बारेमा कुरा गर्न राम्रो हुन्छ होला सोच त कला मलाई त के लाग्छ भने नि हामी युथहरूले नै इनिसिएट लिनुपर्छ क्या यस्तो कुरामा जस्तो कि आफूले नै आफ्नो साथी भाइ बहिनीसँग यौन सम्बन्धी कुरा गर्न सुरु गर्ने त्यो यौन शिक्षा प्रजनन स्वास्थ्यको कुरा भनेको नि जसरी हामीलाई भोक लाग्यो भनेर भोक लाग्यो भन्छौँ नि त्यस्तै यौन विषयमा पनि के थाहा पाउन मन लागेको छ भने सोध्नुपर्छ भनेर कुरा बुझाउनु पर्छ होला क्या त्यो पनि हो र साथी कुरा गर्दा नि विभिन्न रचनात्मक उपायहरू पनि लगाउन मिल्छ नि जस्तो कि उनीहरूसँग कुरा गर्दा आफ्नो पनि अनुभवहरू भन्ने एकैचोटि यौनको विषयमा जानुभन्दा पनि उनीहरूको सानो क्रियाकलापमा ध्यान दिने के गर्छन् कहाँ जान्छन् कसरी पढ्छन् उनीहरूको साथीहरूको बारेमा कुराहरू सोध्ने आफ्नो कुराहरू पनि भन्ने गर्ने अनि यसो गर्दा मनमा जुन खालको लाज या हिचकिचाहट लुकेर बसेको हुन्छ नि हो त्यो पनि अलिअलि गर्दै हट्दै जान्छ होला के साथी र एकअर्का बिच कुराहरू बाँड्ने दोहोरो सिलसिला पनि त बस्दै जान्छ नि पक्कै पनि हो नि फेरि साथी पछि कुनै समस्या पर्यो भने पनि समाधान खोज्न धेरै नै सजिलो हुन्छ नि के लाग्छ लेखी पठाउनुहोस् है त साथी त्यो त हो बरु साथी अब चाहिँ पठाउने होइन त हामीलाई तपाईँको मत र जित्ने होइन त एसएसएमके अङ्कित आकर्षक उपहारहरू उपहार जित्ने हो भने नि साथी आजको एसएमएस प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोस् है यौन र प्रजनन स्वास्थ्य सम्बन्धी जिज्ञासा कसलाई सोध्दा सजिलो लाग्छ जसका अप्सनहरू रहेका छन् अप्सन ए दाइ र दिदी अप्सन बी शर्मिस अप्सन सी साथीहरूसँग आफ्नो मत सरर हामीलाई पठाउनको लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरी आफूलाई मन लागेको अप्सन ए बी सी टाइप गरी 7070 पठाउनु छ है त के बच्चा जस्तो रोएको भने नरौ न कि मलाई पनि तिम्रो याद त आइहाल्छ नि नरौ न भनेको मेरो मासमा त तिम्रो साथ छँदै छ नि म तिमीलाई कुरेर बस्छु क्या नरौ न के प्लिज अब म त्यो भएर रोएको होइन के रे अनि किन त अब म विदेश गएपछि मेरो प्यारो कार्यक्रम साथीसँग मनका कुरा कसरी सुन्ने नि मैले के रे म त तिमी मेरो लागि रोयो होला भनेको त तिमीलाई मेरो केही वास्ता छैन है जाऊ म तिमीसँग बोल्दिनँ नरिसौ न त्यसरी म त झन् मेरो प्यारो कार्यक्रम साथीसँग मनका कुरा कसरी सुन्ने अनि मेरी प्यारी मायालुलाई कसरी सन्देश पठाउने भनेर सोच्दै पो रोको त नरिसौ न त्यसरी ल ल भयो धेरै फकाउनु पर्दैन त्यति सानो कुरामा पनि हुनुपर्छ त अब तिमीले साथीसँग मनका कुरा कार्यक्रम संसारको जुनसुकै कुनाबाट पनि www.ssmk.org लगइन गरेर जुनै बेलामा पनि सुन्न सक्छौ अनि आफ्नो मनमा लागेको कुरा लेख्न पनि सक्छौ अनि मलाई सन्देश पनि पठाउन सक्छौ त्यति सानो कुरामा पनि हुने हो रुन्चे हेर न कति बाटी त्यसैले लगइन गर्नुहोस् www.ssmk.org यो हो रेडियो कार्यक्रम साथीसँग मनका कुरा र म हुँ तपाईँकै प्यारी प्यारी साथी मिल्ने साथी कला र कलासँगै छु म तपाईँको आफ्नै कुल साथी आयुष बरु कला एउटा कुरा थाहा छ तिमीलाई आज त कस्तो अचम्म भयो नि अचम्म भयो रे किन र आयुष धरराको टुप्पोबाट कुखुराको अन्डा खसाल्दा पनि फुटेन कि क्या हो ल हेर न अघि हामीले यौन स्वास्थ्य शिक्षाको बारेमा खुलेर कुरा गर्नुपर्छ आफ्नो साथीभाइ घर परिवारसँग यसबारे थाहा छैन भने सोध्नुपर्छ भन्ने कुरा गरेको थियौँ नि होइन र मैले यही विषयमा कति धेरै लेटर्स इमेल र एसएमएस लिएर आएको छु यही यौन यौन स्वास्थ्यसँग सम्बन्धित कुराहरूको बारेमा ए हो र त्यसो भए के जिज्ञासा रहेछ साथीहरूको सुनाउन त आयुष हामीलाई ल ल पख है त म सुनाउँछु यो चाहिँ इमेलबाट आएको बागलुङको साथीको जिज्ञासा हो र उहाँ लेख्नुहुन्छ हस्तमैथुनको बारेमा सुनिरहन्छु होइन तर यसको बारेमा खासै थाहा चाहिँ छैन के हस्तमैथुन नराम्रो बानी हो यसले हाम्रो स्वास्थ्यमा के असर त गर्दैन भनेर लेख्नु भएको छ बागलुङको साथी हस्तमैथुन भनेको एक सामान्य र प्राकृतिक कुरा हो यसले हाम्रो स्वास्थ्यमा कुनै पनि किसिमको हानि गर्दैन फेरि हस्तमैथुनसँग जोडिएका अपवादहरू पनि धेरै नै छन् जस्तो कि हस्तमैथुन गर्नाले कमजोर हुने दुब्लो हुने अनुहारमा भएको डन्डी फोर निको हुने आँखा कमजोर हुने त्यसै गरी भविष्यमा गएर बच्चा नहुने यौन सन्तुष्टि दिन नसक्ने शीघ्र पतन हुने भन्ने कुराहरू सबै आधार नभएका कुराहरू मात्र हुन् है साथी त्यही त फ्रेन्ड्स फेरि कला तिमीलाई थाहा छ कतिले त के भन्छन् भने नि हस्तमैथुन गरिसकेपछि पानी पिए उचाइ बढ्ने लिङ्ग टेढो र सानो हुने वा मृगोला तल झर्ने भनेर सोचाइराख्नु भएको छ नि जुन कुरा पनि बिल्कुलै गलत हो साथी तर हस्तमैथुन गर्दा नि साथी हातको नङहरू राम्ररी काट्ने वा प्रयोग गरिने वस्तु चाहिँ सफा हुनुपर्दछ है किनकि आनन्द लिने नाममा आफूलाई दुखाउने वा चोटपटक लाने काम चाहिँ गर्नु हुँदैन है बागलुङको साथी बरु यहाँ हेर न कला अर्को जिज्ञासा चाहिँ VOY टोल फ्री 4400 नम्बरबाट आएको छ र उहाँको जिज्ञासा चाहिँ यस प्रकार छ महिनावारी भएको बेला यौन सम्पर्क भयो भने गर्भ रहन्छ कि रहँदैन। VOY 4400 आफ्नो जिज्ञासा पठाउनुहुने साथी, सामान्यतया महिनावारी भएको बेला यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना हुँदै नहुने वा शून्य हुने अवस्था चाहिँ हुन्न है साथी। र फेरि महिनावारी भएको समयमा यौन सम्पर्क राख्दा विभिन्न संक्रमणहरू हुने सम्भावना चाहिँ अलि सामान्य अवस्थामा भन्दा बढी नै हुन्छ। त्यसैले सुरक्षित साधनको प्रयोग गर्नु आवश्यक हुन्छ। त्यसैले साथी, जहिले पनि सुरक्षित अस्थायी साधन वा भनौ न कन्डमको प्रयोग चाहिँ गर्नुपर्छ है। यो अर्को चिठी चाहिँ अर्कै ठाउँको साथीले पठाउनु भएको रहेछ है। अरे शिव, अर्को चिठी अर्को ठाउँबाट नआए कहाँबाट आउँछ त कला? त्यसैले त मैले भनेको नि अर्कै ठाउँबाट आएको छ भनेर। ए प्रभु, पुग्यो क्या अब त? खै के छ चिठीमा पढ त? ल ल पढ्छ है त। यो चिठी पठाउनु भएको छ चितवनको साथीले, र उहाँ लेख्नुहुन्छ, म 14 वर्षीय केटी हुँ र नियमित रूपमा कार्यक्रम सुन्छु। साथी, मलाई एउटा समस्या परेको छ, आशा छ त्यो समस्याको हल गरिदिनुहुन्छ भनेर। कुरा के भने नि साथी, मेरो बेस्ट फ्रेन्डको घर र मेरो घर नजिकै छ र हामी एकदमै धेरै मिल्छौँ। म उसको घरमा धेरै नै जान्छु र उसको परिवारसँग पनि एकदमै नजिक छु। तर साथी, मेरो बेस्ट फ्रेन्डको बुबाले जहिले पनि मलाई अँगालो मार्ने र गाला सुमसुमाउने गर्नुहुन्छ, जुन मलाई पटक्कै मन पर्दैन। उहाँले ममाथि यौन दुर्व्यवहार गरेको हो कि जस्तो पनि लाग्छ। यो कुरा न त म मम्मीलाई भन्न सक्छु न त आफ्नो बेस्ट फ्रेन्डलाई नै। यस्तो अवस्थामा म के गरौँ साथी? फेरि यो कुरा समाजको कानमा पर्यो भने त मेरो नै बेइज्जत हुन्छ। चितवनको साथी, फर्स्ट अफ अल त तपाईँलाई धेरै धेरै धन्यवाद, किनकि तपाईँले आफ्नो मनमा भएका यी कुरा हामीलाई सेयर गर्नुभयो र आफूले भोगेको यौन दुर्व्यवहारको बारेमा चुप नलागि यो परिस्थितिमा के गर्नुपर्छ होला भनेर जुन सोच बनाउनु भएको छ नि, त्यो नै एउटा विवेकी र जिम्मेवार युवाले लिने स्टेप हो। पक्कै पनि हो आयुष। फेरि चितवनको साथी, यौन दुर्व्यवहार तपाईँले मात्र होइन, हामी मध्ये धेरैले कुनै न कुनै अवस्थामा भोगिरहनु परेको हुन्छ। तर पनि म त भन्छु कि कसैले आफूलाई नराम्रो तरिकाले हेर्छ, कुरा गर्छ, अश्लील वचन प्रयोग गर्छ वा शारीरिक अङ्गहरूमा छुन खोज्छ भने त्यो त यौन दुर्व्यवहार नै हो नि। र यस्तो किसिमको यौन दुर्व्यवहार रोक्ने हो भने त त्यसको विरुद्ध आवाज उठाउनै पर्ने हुन्छ के साथी? तर कला, यौन दुर्व्यवहार सम्बन्धी आवाज त उठाउने रे, तर यहाँ मामला चाहिँ अलिक सेन्सिटिभ छ जस्तो लाग्यो है मलाई चाहिँ। फेरि त्यो मान्छे त हाम्रो साथीको बेस्ट फ्रेन्डको बुवा हुनुहुँदो रहेछ नि। फेरि के तलमाथि भयो भने त उहाँ र उहाँको साथीको फ्रेन्डसिप पनि धरापमा पर्न सक्छ नि, होइन र? अँ त्यो त हो क्या आयुष, तर मलाई त के लाग्छ थाहा छ के? पहिले त हाम्रो चितवनको साथी के कुरामा क्लियर हुनुपर्छ जस्तो लाग्छ भने नि मलाई, कि उहाँले अहिले नै यो कुराको बारेमा बोल्नु भएन भने के हुन्छ होला, कस्तो खाले मानसिक तनाव उहाँले भोग्नुपर्छ होला, अनि यही मानसिक तनावले गर्दा उहाँको पढाइ अरूसँगको सम्बन्धमा कस्तो असर गर्छ, र सबैभन्दा ठुलो कुरा त आज उहाँले यो दुर्व्यवहार विरुद्ध आवाज नउठाए भोलि के हुन सक्ला त? हो, यी कुराहरू समालोचनात्मक रूपमा सोच्नुपर्छ होला जस्तो लाग्यो कि मलाई। अँ, यसरी राम्ररी सबै कुरा केलाएर मात्रै अब के गर्ने भनेर सोच्यो भने त राम्रो हुन्छ होला नि, होइन र? अँ, फेरि आयुष, मलाई साथीलाई के पनि भन्न मन लाग्यो भने नि, यौन दुर्व्यवहार जहिले पनि नचिनेकै मान्छेले मात्र गर्छ भन्ने पनि त छैन नि, किनकि हामीले यहाँ पाएको अनेक चिठीहरूमा कतिजना साथीले त आफ्नो काका मामा अझ भनौ न आफ्नै बुबाबाट पनि यौन दुर्व्यवहार भोग्दै आउनु परेको कुराहरू लेखिरहनु भएको हुन्छ। त्यसैले साथी, मान्छे जोसुकै होस् त्यो मान्छेलाई उसले गरिरहेको नकारात्मक काम बारे भन्नुपर्छ होला, किनकि आज त्यो मान्छेले तपाईँको गाला सुमसुमाएर अँगालो मात्र हाल्न खोज्छ, तर के भोलि गएर यदि त्यो भन्दा बढी अझ ठुलै केही गर्न खोज्यो भने त्यति बेला चाहिँ के हुन्छ होला? हो चितवनको साथी, त्यो मान्छेसँग कुरा त गर्नै पर्छ, तर मलाई के पनि लाग्छ भने नि कला, कोही कोही मान्छेको बानी नै आफूभन्दा सानो मान्छेहरूले देख्न साथ अँगालो मार्ने मोइ खाने हुन्छ क्या। तर साथी, यति भन्दैमा नि आफूलाई त्यो कुरा अप्ठ्यारो लाग्छ भने, त्यो कुरा मन लाग्दैन भने, नै त्यस्तो नगर्नुहोस् मलाई मन पर्दैन भन्ने चाहिँ तपाईँको अधिकार हो है। हो साथी, तर यस्तो नगर्नुहोस् मलाई मन पर्दैन भनेर तपाईँको साथीको बुबालाई अनुरोध गर्दा नि रिसाएर होइन कि नरम भएर भन्यो भने चाहिँ अझ प्रभावकारी हुन्छ होला के? त्यसैले साथी, अर्कोचोटि तपाईँको मिल्ने साथीको बुवाले अँगालो हाल्न आउँदा चाहिँ नरम भएर उहाँलाई रोक्नुहोस् र हाँसी हाँसी अब तपाईँ ठुलो हुनु भइसक्यो, अँगालो मार्दा र गाला सुमसुमाउँदा तपाईँलाई अप्ठ्यारो लाग्छ भनेर पनि आफ्नो विचार सकारात्मक रूपमा उहाँको अगाडि व्यक्त गर्न सक्नुहुन्छ नि साथी। नरम भएर भन्ने त कुरा छँदैछ आयुष, तर पनि साथी यस्तो गर्दा पनि हुँदैन। उहाँले तपाईँलाई त्यस्तै व्यवहार गर्न थालिरहनु भयो भने चाहिँ अलिक कडा रूपमा अडिग भएर अबदेखि यस्तो व्यवहार तपाईँले सहनुहुन्न र पनि उहाँले त्यस्तै व्यवहार देखाउन खोज्नु भयो भने आफ्नो घर परिवारलाई उहाँको त्यस्तो व्यवहारको बारेमा भनेर र अति गर्नुभयो भने चाहिँ उहाँसँग तपाईँले कानुनको बारेमा पनि कुरा गर्न सक्नुहुन्छ होला। फेरि कला मलाई यहाँ चाहिँ साथीको बेस्ट फ्रेन्डको रोल आउँछ जस्तो लाग्यो है। तर आयुष, चितनको साथीले आफ्नो बेस्ट फ्रेन्डलाई यो कुरा भनेर पछि उहाँको मिल्ने साथीले उहाँको कुरा पत्याउनु भएन वा भनौ न उहाँले साथीसँग मित्रता नै टुट्ने अवस्था आयो भने चाहिँ के गर्ने होला? कला, मैले कहाँ साथीले आफ्नो बेस्ट फ्रेन्डलाई ओइ तेरो बाउले मलाई यसरी नराम्रो तरिकाले छुन्छ भनेर भनेको हो र? मैले त साथीसँग यौन दुर्व्यवहारको बारेमा कुरा गरेर उहाँको विचार बुझेर यौन दुर्व्यवहारको बारेमा चितवनको साथीले अझै बढी जानकारी लिएर आफ्नो साथीलाई पनि त्यो जानकारी दिएर आफ्नो कुरा सुटुक्क गफगाफको रूपमा राख्न सकिन्छ कि भनेर पो भनेको त। ए त्यस्तो पो, यसो गरेमा त साथीले पनि गफै गफको अडानमा उहाँको बेस्ट फ्रेन्डको बुबाले उहाँलाई छोएको मन पर्दैन भनेर पनि त भन्न सक्नुहुन्छ नि। र यसो गर्दा नि साथी, तपाईँको बेस्ट फ्रेन्डमाथि पनि सम्भाव राख्नुपर्छ होला है। तपाईँले कुरालाई घुमाउरो पारामा वा भनौ न उहाँको चित्त नदुख्ने गरी भन्नुपर्छ होला। भन्नाले नि साथी, तपाईँले आफ्नो बेस्ट फ्रेन्डको बुवाले गर्ने व्यवहार बारे आफ्नो साथीलाई भन्दा चाहिँ उहाँको बुवालाई आदर गरेर कुरा गर्ने, तर पनि उहाँलाई ठुला बडाको रूपमा जति आदर गरे पनि उहाँले गर्ने व्यवहारले तपाईँलाई कति अप्ठ्यारो परिरहेको छ भन्ने कुरा प्रष्टसँग उहाँलाई भन्ने कि, र त्यही कुरा तपाईँको बेस्ट फ्रेन्डको बुवालाई भनिदेऊ न भनेर पनि अनुरोध गर्न सकिन्छ होला नि, होइन र कला? पक्कै पनि आयुष, तर साथी सुरुवात त कहीँ न कहीँबाट गर्नु नै पर्यो नि, किनकि कसैको कुरा वा व्यवहारले हामीलाई राम्रो लाग्दैन भने आफ्नो हकमा बोल्नु हामीले आजैबाट सिक्यौँ भने त त्यो नै हाम्रो सुरक्षित भविष्यको लागि हामीले चालेको सही पाइला हुनेछ। पक्कै पनि हो नि, र साथी जुन तपाईँले चिठीको अन्त्यमा भन्नुभएको छ नि कि यो कुरा समाजको कानमा पुग्यो भने तपाईँको बेइज्जत हुन्छ भनेर, त्यसमा चाहिँ मलाई फ्रेङ्कली तपाईँलाई के भन्न मन लाग्यो भने नि चितवनको साथी, कि समाजले के भन्छ भन्ने ठुलो कुरा होइन, तर तपाईँले के गर्नुहुन्छ यो भइरहेको सेक्सुअल हेरेसमेन्ट यानि कि यौन दुर्व्यवहार विरुद्ध आवाज उठाउनुहुन्छ कि हुँदैन त्यो ठुलो कुरा हो। फेरि तपाईँले कुनै डराम्रो काम गर्नु नै भएको छैन भने तपाईँले डर मान्नु पनि पर्दैन नि, होइन र साथी? त्यो कुरा चाहिँ मलाई पनि एकदमै ठिक लाग्यो है। त्यसैले साथी, हाम्रो कुरा सुनेर चाहिँ तपाईँले के गर्नुभयो, कस्तो किसिमको पाइला चाल्नुभयो, कस्तो निर्णय लिनुभयो भन्ने कुरा चाहिँ हामीलाई पक्कै पनि लेखेर पठाउनु होला है। सुन सुन साथीहरू, एउटा कुरा भन्छु, क्लब गतिविधिको बारेमा धेरै कुरा भन्छु। हे ए प्रकाश, के गीत गाएर बसेको त यहाँ चौतारीमा? अरूलाई पनि दिक्क लाग्ने गरी, फेरि यसको यो गीत बनाउने बानीले पनि हैरान नै बनाइसक्यो भने। मेरो कुरा ध्यान दिए हाम्रै राम्रो हुन्छ, यदि मतलब गरेन भने साह्रै घाटा हुन्छ। त्यसो भए भनिहाल न त, के हो त्यस्तो फाइदा र घाटाको कुरा? तर त्यो गीत गाएर चाहिँ नभन है। यस्तो राम्रो जानकारी त कहाँ गीत गाएर भन्न दिन्छु र म यो प्रकाशलाई, बरु म आफै भन्छु नि। कस्तो बाटियो यो बिना त, म आफै भन्छु नि। छ नि, मैले अघि भर्खर साथीसँग मनका कुरा कार्यक्रममा सुनेको, अब श्रोता क्लबहरूले आफूलाई गर्न मन लागेको जनचेतनामूलक कार्यक्रमहरू आफ्नै गाउँठाउँमा गर्न पाउने भएछन् के। ए हो र? अनि के साथीसँग मनका कुराले हामीलाई साँच्चै सहयोग गर्छ होला त? के भन्छ, यो गरिहाल्छ नि। अब कार्यक्रमले अहिलेसम्म हामीलाई कुनै न कुनै रूपमा सहयोग गर्दै त आइरहेको छ भने अहिले किन गर्दैन र? सकारात्मक सोच न सकारात्मक। अब यदि साँच्चै मद्दत गर्छ भने त धेरै राम्रो हो नि त। राम्रो त हो नि, तर थाहा छ, मैले पनि सुने अनुसार त हाम्रो क्लबले के विषयमा कार्यक्रम गर्न लागेको हो, किन गर्न चाहेको हो, त्यो कार्यक्रमको उद्देश्य के हो, त्यो कार्यक्रमले आफ्नो समाजमा कसरी फाइदा पुर्याउँछ, अनि पैसा कति लाग्छ भन्ने जस्तो सबै कुराहरू स्पष्टसँग लेखेर कार्यक्रमको ठेगानामा पढाउनु पर्छ रे। त्यो त लेख्नु परिहाल्यो नि, नलेखे त हामीले गर्न लागेको कार्यक्रम के कस्तो विषयको हो, उद्देश्य के हो भन्ने कुरा साथीसँग मनका कुरालाई कसरी थाहा हुन्छ र? हो नि, अनि अर्को खुसीको कुरा त यदि हामीले गर्न लागेको कार्यक्रम छानियो भने नि साथीसँग मनका कुराको क्षेत्रीय रिपोर्टर साथीले आएर त्यो गतिविधिलाई रेकर्ड गराएर कार्यक्रममै बजाउनको लागि पठाउनु हुन्छ रे। कस्तो राम्रो होइन त? त्यही त भने है, बरु कार्यक्रमको ठेगाना त थाहा छ नि होइन? अब यो प्रकाशलाई कार्यक्रमको ठेगाना थाहा नहुने पनि होला त। सुन है त, म भन्छु, स्तम्भ प्रयास तपाईँको साथ हाम्रो, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। हो एकदम ठिक भनिस्, ल ल बरु अब हामी पनि ढिला नगरी कस्तो कार्यक्रम गर्दा हाम्रो गाउँमा प्रभावकारी हुन्छ, चेतनामूलक हुन्छ हो, त्यो कुरा क्लबका अरू साथीहरूसँग सल्लाह गरेर कार्यक्रममा पढाइहालौँ न त। सोरे आना सही कुरा गरे साथीहरूले, साथीसँग मनका कुरा आफ्नै कार्यक्रम हो भन्छु म त अहिले हो आफ्नै हो ल ल बरु जाउँ हिँड छिटो सबैलाई भेला गरेर छलफल गर्नु परेन जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना हरे जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना सिपाहलुलाई कलम माझी मखण्डीलाई खरी सिपाहलुलाई कलम माझी मखण्डीलाई खरी तपाईँ हामी भेट भयो तपाईँ हामी भेट भयो सपना जस्तो घरी मायाले हुन्छ सम्झना हरे जोगले हुन्छ भेट मायाले सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना अर्को हप्तादेखि साथीले हामीलाई सुन्न पनि छाड्नु हुन्छ होला नि होइन र साथी यति भन्दै चाहिँ म मेरो दुई शब्द यही टुङ्ग्याउँछु है साथी दुई शब्द रे हेर्नु नि साथी बोल्नु जति बोल्यो तै पनि उसलाई केही भन्नु छैन रे तर मलाई चाहिँ अझै पनि केही केही भन्नु छ है साथी तपाईँका कुनै पनि भावना समस्या सुखका कुरा दुःखका कुरा वा यत्तिकै हामीसँग गफ गफ गर्न मन छ भने चाहिँ आफ्नो कुरा हामीलाई लेख्नु होला हामी तपाईँकै चिठीको प्रतीक्षामा छौँ त्यसैले साथी हामीलाई चिठी पठाउने ठेगाना सम्झिहाल्नुहोस् है त कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल वा पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल वा इमेल मार्फत सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस हो cwfriends@hotmail.com cwfriends@hotmail.com त्यसै गरी हामीलाई आफ्ना मनमा लागेका कुराहरू एसएमएसबाट हामीसँग साट्न चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गएर SSMK टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफ्ना विचारहरू भावनाहरू लेखेर पठाउन सक्नुहुन्छ 7070 यानि कि 7070 र फ्रेन्ड्स हाम्रो फ्रेन्डसिपलाई अझै घनिष्ठ पार्न चाहनुहुन्छ देश विदेशमा भएको आफन्त प्रेमी प्रेमिका साथीभाइलाई हाई हेलो के छ भन्न चाहनुहुन्छ भने चाहिँ लगइन गर्नुहोस् www.ssmk.org मा यसको साथ साथै आजको साथीसँग मनका कुराको सम्पूर्ण टिम स्वर्णिमा सुयोग सबिन अनि म कला र म तपाईँको आफ्नै कुल कुल साथी आयुष पनि बिदा चाहन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।